नमस्कार, म राम प्रसाद खराल हुँगा जनजाति देउराली टमाटर उत्पादन समूहको अध्यक्ष म। हाम्रो हुँगाबाट अहिले 69-70 लगभग 35 लाखको बराबरको टमाटर बेच्न हामी सफल भयौँ। त्यो मध्येमा मैले 2,50,000 जति मेरो आफ्नै घरमा उत्पादन गरेँ। हामी 43 जना समूह छौँ र नेपाल सरकारले यो समूहलाई बिमाको पनि बन्दोबस्त गरेको छ। जस्तो यो तपाईँले त अदुवा खेती पनि गर्नुहुन्छ, वार्षिक 4-5 लाख रुपियाँ आम्दानी लिनुहुन्छ भन्छन्, के खेती गर्नुहुन्छ तपाईँले? हो, यो सत्य हो। हामीले हुँगादेखि इन्डियाको लखनऊ र कानपुरसम्म डाइरेक्ट निकासी गर्ने कार्यक्रम गरिरहेका छौँ र यो वर्षमा 35-40 ट्रक अदुवा पनि इन्डिया निकासी गरेर त्योबाट लगभग 35-40 लाखको रेमिटान्स हुँगाले भित्राएको छ। र अहिले यो टमाटरको बजारीकरणमा अलि चाहिँ मन पर्यो, नेपाल सरकारले पनि बिमा योजना लागू गरेपछि अहिले तपाईँको व्यवसायीकरणमा लगभग 60-70 जना नयाँ किसान थपिएका छन्। जस्तो तपाईँको हुँगामा खानेपानीको विकराल समस्या छ, मैले देखेरै आएको छु, होइन? त्यस्तो खानेपानीको विकराल समस्या हुँदाहुँदै पनि सिँचाइको व्यवस्था कसरी गर्नुभएको छ यहाँहरूले? हामी भन्न त हाम्रो गुल्मी जिल्लाको दौवा भनेर भन्छ पानीको लागि, दौवालाई एनजिओ आइएनजिओबाट पनि घैँटा ट्याङ्की रिजर्भ ट्याङ्की गरेको देखिन्छ। तर हामी दौवा भन्दा पनि अति पीडित छौँ। पानी छैन, गाउँमा हाहाकार, एकदम हाहाकार स्थितिमा पनि ट्याङ्करबाट पानी बोकेर पनि अहिले टमाटरका बिरुवा लगाउने काम भइरहेको छ। प्लास्टिक पोखरी पनि बनाउनु भएको छ? हजुर, प्लास्टिक पोखरी पनि छ। अनि जस्तो त्यहाँका अगुवा कृषकहरूको नाम लिनु पर्दा, वार्षिक सरदर टमाटरबाट मात्रै 2-2.5 लाख रुपियाँ कमाउने कृषकहरूको नाम लिनु पर्दा, म आफै भइहालेँ, गणेश प्रसाद खराल भए, प्रकाश पाण्डे थिए, अहिले इन्डिया गएका छन् तिनी, इमलाल खराल, बुद्धबहादुर सारु उत्कृष्ट, तकरिबन 3 लाख डल्ले खुर्सानी टमाटर र अदुवाबाट अहिले 3 लाख रेमिटान्स भित्राएको छन् बुद्धबहादुर सारुले, रणबहादुर पल्ली, हरि भण्डारी, शिव खराल, भुवन खराल पनि उत्कृष्ट किसान हुन्। यी युवाहरू त लगभग क्याम्पस लेभलमा पढ्दै पनि हुनुहुन्छ भन्ने सुन्छु नि मैले। क्याम्पस नै अधिकांश हाम्रा सबै नै तपाईँको 12 क्लास पढेका छन्। सबै किसान अलि नयाँ चेतना र जागरूक सहित नयाँ टेक्नोलोजीमा लागेका छन्। सबै साक्षर होइन कि, सबै 12 क्लास आइए एसएलसीबाट माथिका छन्। यहाँ लगायत त्यहाँका अगुवा कृषक, जस्तो तपाईँले अगुवाई गर्नुभयो, गत वर्ष पनि राम्रो आमदानी भयो, सरदर अहिले अदुवाबाट कति आमदानी लिनुहुन्छ तपाईँहरूले? अहिले हाम्रो तपाईँको गत वर्ष अलि रोग लागेको कारणले र भाउ नपाएको कारणले गर्दा अहिले हुँगामा अदुवा अलिक कम छ, तकरिबन 15-20 ट्रक बेच्ने कार्यक्रम छ हाम्रो। तपाईँ त एक राजनैतिक कर्मी पनि, राजनीतिका अलावा कृषिमा पनि एकदम अगुवाई गर्नुभएको छ, भनेपछि कृषिबाट तपाईँको हुँगाको भविष्य चाहिँ उज्जवल छ भन्ने लाग्छ तपाईँलाई? अति नै उज्जवल छ। राजनीति मात्र होइन, राजनीति नै पहिलो स्टेप चाहिँ भन्नु पर्यो, कृषि हो। कृषि क्रान्ति नगरिकन राजनीतिलाई पनि टेवा पुग्दैन र हुँगाको भविष्य अति उज्जवल छ यो। भनेपछि यो बेमौसमी तपाईँको यो टमाटर खेतीबाट अन्य गाउँका कृषकहरूले पनि राम्रो आमदानी लिन सक्छन् भन्ने तपाईँको भनाइ हो? हो, एकदम। हाम्रो गाविसलाई हेरिकन अहिले हर्दी नेटा, गौडाकोट, बले टक्सार र हिजो म चाहिँ तुराङ गाविसको एउटा समूहलाई पनि ट्रेनिङ दिएर आएको थिएँ। हाम्रो हुँगाको तपाईँको नमुना देखेर गुल्मी जिल्लालाई यसले चाहिँ धेरै असर पार्छ जस्तो मलाई लाग्छ। उहाँ हुनुहुन्थ्यो गुल्मीको हुँगा गाविसका अगुवा कृषक राम प्रसाद खरेल। उहाँले गत 6-7 वर्षदेखि अदुवा, बेमौसमी टमाटर लगायतको आधुनिक कृषि पेसा अँगालेर वर्षमा 4-5 लाखसम्म आमदानी लिने गर्नुभएको छ। उहाँ जस्तै कृषि क्षेत्रमा अगुवाई गर्ने हो भने अब विदेश जान पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हो। तपाईँ पनि भोलिदेखि यस्तै आधुनिक कृषि पेसा अँगाल्ने कि।